हारे पनि जिते जस्तो अनुभूति दिलाउँछ, हारे पनि जिते जस्तो अनुभूति दिलाउँछ, एउटा पूर्व अर्को पश्चिम खै कसरी मिलाउँछ। हारे पनि जिते जस्तो अनुभूति दिलाउँछ, एउटा पूर्व अर्को पश्चिम खै कसरी मिलाउँछ। जब प्रेममा परिन्छ दिउँसै सपना देखिन्छ, जब प्रेममा परिन्छ दिउँसै सपना देखिन्छ। हारे पनि जिते जस्तो अनुभूति दिलाउँछ, एउटा पूर्व अर्को पश्चिम खै कसरी मिलाउँछ। जब प्रेममा परिन्छ दिउँसै सपना देखिन्छ, बिउजिएर खोज्दाखेरि कुन्नी कता बिलाउँछ। हारे पनि जिते जस्तो अनुभूति दिलाउँछ, एउटा पूर्व अर्को पश्चिम खै कसरी मिलाउँछ। ममरे तिमीलाई बचाउँछु प्रिय, चाहे आँसू झरोस् चाहे दुःख परोस् तिमीलाई म हँसाउँछु प्रिय, तिमीलाई म हँसाउँछु प्रिय, ममरे तिमीलाई बचाउँछु प्रिय। मान्छेले हाँस्न जानेको छैन, मात्र रुन जानेको छ, र पनि जिन्दगीभर मलाई कसरी हँसाउँछ होला यसले भन्छौ होला तिमी। समाजको विकाससँगै विवाह गर्ने विधिमा परिवर्तन आए जस्तै रुँदा रुँदै हाँसेको चाल पाउँदैन मान्छे। आज म त तिम्री हाँसुमा कतिपटक घायल भएको छु, त्यसैले पनि आँसुहरू लुकाएर हाँस्ने कलामा खप्पेस भइसके। म हिजो पनि यही भन्थे र आज पनि यही भन्छु, म तिमीलाई औधी माया गर्छु। तर यो औधी भनेको चाहिँ कति हुने भनेर नसोध्नु, किनकि बिना तयारी परीक्षा हलमा प्रवेश गरेको परीक्षार्थी जस्तै छु म उत्तरहरूको खडेरीमा। मलाई थाहा छैन लैला र मस्नुको प्रेम कस्तो थियो, न त रोमियो जुलियटको प्रेम बारे नै ज्ञान छ मलाई। त्यसैले पनि मेरो प्रेमलाई उनीहरूसँग तुलना गर्न सक्दिन। तिमी साथमा हुँदा समय बितेको पत्तो पाउँदिन म। जब तिमी छुट्टिएर जान्छौ अनि अर्को भेट कहिले होला भन्ने चिन्ताले पिरोलिरहन्छ। अचेल त छन् एकैछिन तिम्रो मिस्कन नआउँदा मनमा एक तमासको होडबाजी चल्न थाल्छ। हो त्यति नै बेला मोबाइलको इनबक्समा गएर तिमीले पठाएका म्यासेजहरू एक एक अक्षर ध्यान दिएर पढ्छु, बडो आनन्द आउँछ त्यति बेला। म्यासेजका शब्दहरू छेउमा बसेर तिमी आफैले मलाई भने जस्तो लाग्छ, कम्ता खुसी लाग्दैन त्यति बेला। तिमी मेरै हो र सधैँ हुनेछौ भन्ने सोचिरहेको हुन्छु त्यो बखत। यो मन भन्ने चिज पनि कस्तो हुन्छ भने सानो कुराले पनि करुणाको खुसी दिलाउँछ। खैकुन्नी समयले सबैलाई छुटाउँछ भन्छन्। आजसम्म मैले भेटेका सबै सबै मान्छेहरू समय शत्रु भएको कुरा बताउँछन्, समयले जितेको र आफूले हारेको कुरा बताउँछन्। यी कुराहरू जब सुन्छु कता कता डर लागेर आउँछ, कति हामीलाई पनि समयले उसिनेर त जाँदैन भन्ने। फेरि खुसी हुन्छु किनकि मैले तिम्रो साथ पाएको छु, तर थाहा छैन तिमीले सुम्पिएको जिम्मेवारी मैले पूरा गर्न सक्छु या सक्दिन। यदि सकिनछु भने पनि तिमी हरेस नखानु। युद्धभूमिमा लक्ष्मण जस्तो वीर पुरुषलाई पनि कसैले ढलाएको थियो एक दिन, अनि राम जस्तो महापुरुषको पत्नीलाई पनि हरण गरेको थियो कसैले। सोचे जस्तो कहाँ पुग्छ र जिन्दगीमा, यदि दिएर पुग्ने भए आफैलाई रित्ताएर तिमीलाई परिपूर्ण गराउँथे। र पनि मैले पाएका सबै जन्मसम्म तिमीले बाँचिरहनुपर्छ, हो तिमीले बाँचिरहनुपर्छ। मुटु झिकी तिमीलाई दिन मिल्ने भए आँसुहरू सापटीमा लिन मिल्ने भए, मुटु झिकी तिमीलाई दिन मिल्ने भए आँसुहरू सापटीमा लिन मिल्ने भए, यो जीवन त केही होइन सर्वस्व त्यागिदिन्थे। म बाँचेको संसार सुम्पिन मिल्ने भए, म बाँचेको संसार सुम्पिन मिल्ने भए। मेरो आयो तिमीलाई जाऊ सयौं जुनी बाँच, मेरो आयो तिमीलाई जाऊ सयौं जुनी बाँच। मैले ईश्वर त देखेको छैन र पनि म ईश्वरकै पूजा गर्छु र त्यही पूजा गर्ने बहानामा ईश्वरसँग तिमीलाई मागिरहन्छु। आज आफ्नो दुखेसु ईश्वरसँगै पोखिरहन्छु म। जब तिमी मबाट टाढा हुन्छौ त्यति बेला समय ठप्प भए चाहिँ लाग्छ मलाई, घडीका सुईहरू पनि रोकिए चाहिँ लाग्छ, निकै एक्लो महसुस हुन्छ त्यति बेला। खै थाहा छैन तिमी कसको हुने हो अनि म कसको हुने हो, तिमी कसको घरमा भित्र नपुग्ने हो अनि मैले पनि कसलाई भित्र्याउन ल्याउने हो, केही थाहा छैन। तर एउटा कुरा चाहिँ के थाहा छ भने समयले तिमी अर्कैको घरमा भित्रिलाऊ अनि मैले पनि अर्कैलाई घरमा भित्र्याउला, र पनि हाम्रो मनमा भने अरू कोही भित्र नसक्ला जस्तो लाग्दैन मलाई। मनको संहारसम्म त आइपुग्ला कोही, तर हामीले एक अर्कालाई जुन स्थानमा राखेका छौँ नि, सायद त्यही स्थानमा चाहिँ अर्को नयाँ मान्छेले ठाउँ पाउँदैन होला, यस्तै लाग्छ मलाई। यो माया भन्ने चिज पनि कस्तो हुने है, आफ्नो भन्दा धेरै अर्काको माया लाग्ने। गुगलको खोजले देखाउँछ मायाको 1,35,00,00,000 नतिजाहरू, हजारौं पेजले दिएका छन् मायाको परिभाषा। यहाँ कति किताबहरू छापिए, कति चलचित्रहरू बनाइए, कति कविताहरू लेखिए अनि कति गीतहरू गाइए मायाको बारेमा। यदि माया भन्ने विषय नै हुन्थेन भने हामीले गाउने गीतहरू पनि कति नै पो हुन्थे होला र। फेरि पनि यो माया भन्ने चिज कस्तो कस्तो भ्यु पाउनै नसकिने। इतिहासको एक घडीमा शाहजहाँले मुमताजको मायामा ताजमहल बनाए। त्यही ताजमहलमा मायालुको अनुहार अनुभूति गरेर जीवन बिताउने अनगिन्ती शाहजहाँहरू अहिले खडा छन् हामी माझ। तर म भने कहिलेकाहीँ सोच्छु, युद्धमा आफैले मारेको एक सेनाकी श्रीमती मुमताजलाई जबरजस्ती स्वास्नी बनाएका थिए शाहजहाँले, त्यस्तो पनि प्रेम हुन्छ र? हो, म यस्तो चर्चामा आएको तर भित्र अर्कै रहस्य लुकेको प्रेम गरिरहेको छैन तिमीसँग, र कदापि त्यस्तो गर्ने पनि छैन। जिन्दगी हो यसै भन्न सकिन्न। हामीले हिँड्दै गरेको बाटो पनि कुनै दो बाटो चौ बाटोहरूमा गएर अलग किन सक्छ, तर पनि विश्वास गर्नु मेरो मनभित्र तिमी जहाँ बसेकी छौ नि त्यो ठाउँ तिम्रो लागि सधैँ सुरक्षित हुनेछ। जिन्दगीमा चाहे जति नबाँचिन सक्छ शरीर, भाँचिए नि माया नभाँचिन सक्छ। जिन्दगीमा चाहे जति नभाँचिन सक्छ शरीर, भाँचिए नि माया नभाँचिन सक्छ। खुसी किनेर भए पनि हाँस्न सक्नुपर्छ, पछि त के हो के हो कहिले नहाँसिन सक्छ, पछि त के हो के हो कहिले नहाँसिन सक्छ। जन्मे पछि मर्नै पर्छ, तिम्रा लागि मर्छु। मर्नै पर्छ, तिम्रो लागि मर्छु। थाहा पाउँछौ एक दिन तिमीले कति माया गर्छु, कति माया गर्छु। म मरेर तिमीलाई बचाउँछु प्रिय, चाहे आँसु झरोस् चाहे दुःख परोस् तिमीलाई। उधारो जिन्दगीको खाता पुरानो, कहिले फेरिन्छ यो गाता पुरानो। पिरती छुटेको नि वर्षौँ भएछ, अझै नि सम्झना छ नाता पुरानो। मेरो आत्मीय मित्र सूरज रायमाझीको यो मुक्तकसँगै म आजको कार्यक्रम सुरुवात गरेँ। जब प्रेमले तपाईँको चिहान खानेर आउँछ, आफ्नै मान्छेले मलाई बिर्सनु भनेर आउँछ, हो त्यति बेला सुन्नुहोस् अनि सुनाइदिनुहोस् कसैलाई, नमेटिने याद सबको साथी बनेर आउँछ। Thank you. कल्पनाले रुझेको तपाईँ, एक्लो जिन्दगीमै चित्त बुझेको तपाईँ, अनि कतै कतै चाहिँ चुम्बकको विपरीत रूप भएर टाढा पुगेको तपाईँ, सबै सबैलाई नमस्कार। म महेश भुषाल। आज पनि प्रेमको युद्धमा परि मरिसकेका प्रेमीहरू बिउझाउन आइपुगे सारथी नेत्र मरासिनीसँगै। प्रेम गर्न भन्दै कति जन्मिरहन्छन्, तर अर्कैसँग टोलीहरू अन्मिरहन्छन्। याद मात्रै छोड्ने, अरू सब थोक लैजाने, तिनै पराईलाई पनि कसैले सम्झिरहन्छन्। नमस्कार, सुस्वागतम। आज पनि तपाईँका यादहरू बल्साउने त्यो विश्वासका साथ कार्यक्रम नमेटिने यादको साथमा आएका छौँ। रेडियो डुराली अर्घा खल्चीको उत्पादन कार्यक्रम नमेटिने याद हरेक मंगलबार राति सभा 9 बजेपछि करिब करिब 10 बजेसम्म सुन्दै आइरहनु भएको छ। म छु महेश भुषाल तपाईँको साथमा, र मलाई प्रविधिबाट यतिखेर यो बन्द कोठाको मेरो आवाज तपाईँसम्म पुर्याउन मेरो आत्मीय मित्र नेत्र मरासिनीले साथ दिइरहनु भएको छ। र रेडियो डुराली 101 मेगाहर्जको यो स्टुडियोबाट देशका विभिन्न 38 भन्दा बढी जिल्लाहरूमा हामी आफ्नो आवाज मिसाइरहेका छौँ। यो रेडियो कार्यक्रम प्रेममा आधारित कार्यक्रम हो। आज हामी 36 श्रृङ्खलामा छौँ। यदि तपाईँ यो कार्यक्रम पहिलोपटक सुन्दै हुनुहुन्छ भने म तपाईँको लागि भन्छु, हामी प्रेमको कुनै एउटा विषयको पेरिफेरीमा रहेर कुराकानी गर्छौँ। तपाईँ फोन सम्पर्कमा आउनुहुन्छ, नियममा रहेका तपाईँका साहित्यिक रचना, गजल अथवा मुक्तकहरू सुन्छौँ, जवाब पनि फर्काउँछौँ। अनि कार्यक्रमको फेसबुक पेज www.facebook.com/deuraliNamettineYadma प्राप्त भएका र पत्र मार्फत प्राप्त भएका तपाईँका साहित्यिक रचनाहरू पनि सुनाउँछौँ। आज पनि यी सबै सबै कुराहरूको साथमा आएका छौँ। 077-420-381 यो नम्बर प्रयोग गरेर तपाईँ आउन सक्नुहुनेछ। र आज फोन सम्पर्कमा आएर साहित्यिक रचना वाचन गर्नुहुने तपाईँमध्ये उत्कृष्ट एकजनालाई हामी अर्को हप्ता विजेता घोषित गर्नेछौँ, र उहाँले पाउनुहुनेछ एनटिसीको रुसाई बराबरको रिचार्ज कार्ड। र जसलाई सौजन्य गरेको छ उमेश कनेक्सनले, जुन सन्धिखेरको छ ब्याङ्क रोडमा अवस्थित छ, जहाँ डकुमेन्ट स्क्यानिङ, इन्टरनेट फोन सेवा, साइबरको व्यवस्था सँगसँगै तपाईँले 10 देखि आफूले चाहेको रकम सिधै आफ्नो मोबाइलमा रिचार्ज गर्न र एनटिसीको रु 100 बराबरको रिचार्ज गर्दा रु 5 बोनससँगै डिसोमको रिचार्ज कार्डको सुविधा पनि रहेको छ त्यहाँ। र एउटा नयाँ सूचना, त्यहाँबाट वाइफाई सेवा सञ्चालन भइसकेको छ। तपाईँको मोबाइलको नेटवर्कमा उमेश कनेक्सन यदि भेटाउँछ भने इच्छुक महानुभावले त्यहाँ सम्पर्क गर्न सक्नुहुनेछ, र जहाँको प्रोभाइडर हुनुहुन्छ उमेश गैरी। र यसो भनिरहँदा गत हप्ताको उत्कृष्ट साथी हामीले सानोपनै हुन्छ, गत हप्ताको कार्यक्रममा आउनुहुने मध्येबाट एकजनालाई हामी उत्कृष्ट बनाएका छौँ। उहाँले कार्यक्रममा वाचन गर्नुभएको साहित्यिक रचना, तिर्खला छ भन्न पनि आँसुको मूल फुटेको छ, माया लाको छु भन्न पनि सम्बन्ध नै टुटेको छ, एक मुटु दुई भइसकेपछि यहाँ बाँसु भने पनि मेरो मुटु त्यतै छुटेको छ। तिर्खला छ भन्न पनि आँसुको मूल फुटेको छ, माया लाको छु भन्न पनि सम्बन्ध नै टुटेको छ। बधाई छ गुल्मी बलुथुमको साथी कियर सिंह खासु मगरलाई, उहाँ गत हप्ताको उत्कृष्ट बन्न सफल हुनुभएको छ। सँगसँगै उहाँलाई एउटा कुरा जानकारी गराउन चाहन्छु, उहाँले गत हप्ता एनसिएलको नम्बर रिभाउनु भएको रहेछ हामीलाई। त्यसैले कार्यक्रम सकिसकेपछि हाम्रो स्टुडियोको टेलिफोन नम्बर 077-420-381 सम्पर्क गरी एनटिसीको नम्बर टिपाइदिनु हुन अनुरोध गर्न चाहन्छु। उहाँले जित्नु भएको छ एनटिसीको रुसाई बराबरको रिचार्ज कार्ड, जसलाई सौजन्य गरेको छ उमेश कनेक्सनले। र तपाईँले कार्यक्रम सुनिरहँदा तपाईँ साहित्य क्षेत्रबाट केही परे हुनुहुन्छ अथवा फोन सम्पर्कमा सहभागिता जनाउन सक्नुहुन्न भने एसएमएस अनलाइन मार्फत पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ, जसको लागि तपाईँ आफ्नो मोबाइलको म्यासेज बक्समा जानुहोस्, LISTEN लिसन टाइप गर्नुहोस्, एक स्पेस सुन्नुहोस्, अनि आफ्नो नाम र पुरा ठेगाना लेखी 98075383383 एसएमएस गर्नुहोस्। एसएमएस गरे बापत 2 साथीले पाउनुहुनेछ एनटिसी ग्रुप साई बराबरको रिचार्ज कार्ड। र जसलाई सौजन्य गर्ने संस्थाहरू रहेका छन् डिबर्ना सुज सेन्टर, जुन सन्धिखेरका छ ब्याङ्क रोड, एसबीआई ब्याङ्कको ठिक अगाडि रहेको छ, जहाँ पार्टी सुज, स्पोर्ट्स सुज, स्कुल कलेजका जुत्ता चप्पल होलसेल रूपमा पाइनुका साथसाथै अर्डर अनुसारका जुत्ता चप्पलहरू उपलब्ध गराइन्छ। जहाँको प्रोभाइडर हुनुहुन्छ कमल नेपाली र कोशिला नेपाली, र त्यहाँको कन्ट्याक्ट नम्बर रहेको छ 98475770075। त्यसै गरी अर्को संस्था रहेको छ श्रीराम अर्घाखाँची सुनचाँदी पसल, जुन सन्धिखेरको नौ चुत्रा बेसी भूषाल बुकसँगै सटेको घरमा अवस्थित छ, जहाँ आधुनिक तथा पुराना डिजाइनका गरगहनाहरू रेडिमेड अवस्थामा पाइनुका साथसाथै ग्यारेन्टीका साथ बनाइन्छ र सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। जहाँको प्रोप्राइटर हुनुहुन्छ कृष्ण एन्ड चिरञ्जीवी पन्थी, र त्यहाँको कन्ट्याक्ट नम्बर रहेको छ 98471-82921, 98473-96641, र 98446-40663। के गर्दै हुनुहुन्छ कुनी? सुतिसक्नुभयो? सुत्ने तयारीमा हुनुहुन्छ? आज पनि फोन, पत्र र एसएमएस यो साथ एसएमएस को साथ में तपाई का सहभागिता रहने यो अपेक्षा लिएको छु। र सधैं जस्तै आज पनि तपाईको मन में गुम्सिएको याद विस्फोट गराउन एउटा गराउने एउटा लक्ष्य का साथ आइपुगेको छु। अब को करीब करीब दस बजेसम्म हामी रहनेछौँ तपाईसँग। आज को विषय में एक किसिम पछि छलफल गरौँला। त्योभन्दा अगाडि कोही हुनुहुन्छ फोन संपर्क में म उहाँसँगै कुराकानी गर्छु। हजुर नमस्कार। नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? म एमलालपन्थी गुल्मीदेखि हो। एमलालपन्थी गुल्मीबाट है? हजुर। निकै लामो समयपछि कुराकानी भयो तपाईसँग। निकै अघि कुराकानी भएको थियो है तपाईसँग? एकदमै हो। कता हराउनु भयो तपाईँ? तपाईँको भाग्य भनौ या कर्मले भनौ, के छ प्रस्तुति आजको तपाईँको? मेरो सानो गजलै भनौ। हुन्छ, सुरुवात गर्नुहोस्। बिग्रिएको गर यही म फेरि सुरु गर्छु है। मनसँगै सरिनी पट्टाउन पहल गर, मनसँगै सरिनी पट्टाउन पहल गर, बढीघाट मलाई नै खट्टाउन पहल। सदिउँदेखि सँगै गुन्जिएका तरङ्गहरू, सदिउँदेखि सँगै गुन्जिएका तरङ्गहरू, लुकीचरी माया नै टट्टाउन पहल गर, बढीघाट मलाई नै खट्टाउन पहल गर। फुल त फक्रिसक्यो नलुकाउनु है, फुल त फक्रिसक्यो नलुकाउनु है, अब त भौतिक दूरी घटाउन पहल गर, लुकीचरी माया नै टाउन पहल। शुक्र शनि दशाहरू लागेको नि, शुक्र शनि दशाहरू लागेको नि हुन सक्छ, भङ्गेका ग्रह कटाउन पहल गर, अब त भौतिक दूरी घटाउन पहल गर। पञ्चेबाजा अनि जन्तीहरू सँगै, पञ्चेबाजा अनि जन्तीहरू सँगै, आगनीमा शरीर बट्टाउन पहल, भङ्गिएका ग्रह कटाउन पहल गर, अब त भौतिक घटाउन पहल, लुकी जरिमा घटाउन पहल गर, परिघट मलाई घटाउन पहल, मनसँगै सरिनी घटाउन पहल। बतासँगै उडी जाने छानु नहोस् भन्छु, जे छ माया तपाईँसँग पुरानो नहोस् भन्छु। बतासँगै उडी जाने छानु नहोस् भन्छु, जे छ माया तपाईँसँग पुरानो नहोस् भन्छु। तपाईँ उता हुनुहुन्छ मनको मान्छे अन्तै होलिन्, तपाईँ उता हुनुहुन्छ मनको मान्छे अन्तै होलिन्, जो जहाँ भए पनि नाता बिरानो नहोस् भन्छु। बतासँगै उडी जाने छानु नहोस् भन्छु, जे छ माया तपाईँसँग पुरानो नहोस् भन्छु। यमलालजी छुटिन्छु, फेरि फेरि पनि आउँदै गर्नु होला। नमस्ते। इमलाल पन्थी आउनुभएको थियो गुल्मीबाट। अब पालो तपाईँको डायल गर्नु 077-420-381 यो नम्बर हामीले कुरा गरेका छौँ, तपाईँ आउन सक्नुहुनेछ। प्रेमका विभिन्न विषयमा रहेर चर्चा परिचर्चा हुने एउटा भिन्नै रेडियो कार्यक्रम नमेटिने यादको 36 श्रृङ्खलामा छौँ आज हामी। तपाईँ हुनुहुन्छ हामीसँग, हामी छौँ तपाईँसँग। आजको हाम्रो विषय रहेको छ प्रेम सम्बन्ध टुङ्गिएपछि प्रेमीहरू किन आफू एक्लो भएको महसुस गर्छन् होला। प्रेमले कसैलाई एक्लो बनाउँदैन, प्रेम गर्नेहरूले मात्र एक्लो बनाउने हो। सायद त्यसैले पनि प्रेमको विश्वास फिटिक्कै गर्दैनन् अधिकांश मान्छेहरू। आफूभन्दा पूर्व प्रेम गरिरहेकाहरूको अवस्था राम्रोसँग बुझेका हुन्छन् उनीहरूले। अझ भन्नुपर्दा हाम्रो दिमागमा यस्तो छाप बसिसक्यो कि प्रेम गरिन्छ तर त्यो प्रेम 100% सफल हुँदैन। यही सोच्छौँ हामी। हामी आफैले प्रेम गरिरहेका छौँ, हामी आफैलाई यो पनि थाहा छ कि मेरो प्रेम विवाहमा रूपान्तरण हुन सक्दैन, र पनि कसैलाई निकै ठूला ठूला सपना देखाएर जीवनभरि साथ निभाउने कसम खाइरहेका हुन्छौँ। खै हामीले आफ्नो स्वार्थ पूरा गर्न कसैको जिन्दगीलाई किन यसरी प्रयोग गर्छौँ? फेरि प्रयोग गरिरहे पनि त हुन्थ्यो, तर त्यसलाई प्रयोग गरिरहँदा जब त्यसको महत्त्व घट्न थाल्छ अनि अरूले पनि प्रयोग गर्न नसक्ने बनाएर छोड्छौँ। हामी नेपालीको यो राम्रो बानी भनौँ या नराम्रो, कसैको दुःख देख्दा कोही रमाउँछ, कोही भने आँसु बगाउँछ, तर त्यो आँसु बगाउने मान्छेको हामी त्यति वास्ता गर्दैनौँ। जो रमाएको छ त्यसैलाई अँगाल्न पुग्छौँ। कतै कहिलेकाहीँ म पनि यही सोच्छु, कसरी प्रेम असफल हुन्छ होला। जिन्दगी बिताउने ती दुई प्रेमी हुन्, तर तिनीहरू आफू एकअर्काको कुरै सुन्दैनन्, फेटिक्कै विश्वास गर्दैनन् एकअर्कालाई, समाजको संस्कारलाई पूजा गरिरहन्छन्। फेरि तपाईँ भन्नुहोला समाजमा बसेपछि समाजकै नियममा रहनुपर्छ, तर हामी कतिसम्मको उल्लु छौँ है? सही र गलत कुरा पनि, सही र गलत कुरा पनि थम्याउन सक्दैनौँ हामी। यो कुरा ध्यान दिनुहोस्, समाजले हामीलाई बनाएको होइन, हामीले समाजलाई बनाएको हो। गरिब पुरुषसँग प्रेम गर्दा जरिमाना तिर्न नसकी बलात्कारको शिकार भएकी एक निर्दोष नारीको समाचार त तपाईँले पनि सुन्नुभयो नि। मैले यसकारण पनि यसो भन्दैछु, आजको 21औं शताब्दीमा प्रेम विवाहलाई समाजले मान्यता दिँदैन। यसको अर्थ यो होइन कि हामीले प्रेम विवाह गर्नु अपराध हो। कोही हुनुहुन्छ फोन सम्पर्कमा, म उहाँसँगै कुराकानी गर्छु। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? कपिल वस्तु चनाटाबाट अविरल स्वागत संसार। कपिल वस्तुबाट अविरलजी है, के गर्दै हुनुहुन्छ अविरलजीले कपिल वस्तुमा? कार्यक्रम सुनिरहनु भएको छ। तपाईँ सबै सबै कार्यक्रम सुन्नुहुने कति हुनुहुन्छ सबैलाई मेरो नमस्कार सुनाइदिनुहोस् है त। ल ल हजुर, के छ आजको प्रस्तुति तपाईँको? यहाँहरू लगेर शिविरमा राखिदिन्छु र एउटा फुल तिम्रो तस्विरमा राखिदिन्छु। कुन ठुलो भगवान हो आफै फैसला गर्नु, कुन ठुलो भगवान हो आफै फैसला गर्नु। ईश्वर अल्लाह राम एउटै मन्दिरमा राखिदिन्छु र एउटा फुल तिम्रो तस्विरमा राखिदिन्छु, र एउटा फुल तिम्रो तस्विरमा राखिदिन्छु। तिमीले भेट्न कतै नपाए जमिन, तिमीले टेक्न कतै जमिन नपाए जमिन। आउनुहोस् त्यो पाउ मेरो शिरमा राखिदिन्छु, आउनुहोस् त्यो पाउ मेरो शिरमा राखिदिन्छु। ईश्वर अल्लाह राम एउटै मन्दिरमा राखिदिन्छु। यो सन्थ जिन्दगी हिँडेको वर्षौ भयो वर्षौ, यो सन्थ जिन्दगी हिँडेको वर्षौ भयो वर्षौ। अब हेर जिन्दगीलाई कसरी भिरमा राखिदिन्छु, आउनुहोस् त्यो पाउ मेरो शिरमा राखिदिन्छु। जमिनदार सर्वहारा त हुनै सक्दैन, जमिनदार सर्वहारा त हुनै सक्दैन, त्यसैले त उनको नाउँ अमीरमा राखिदिन्छु। अब हेर जिन्दगीलाई भिरमा राखिदिन्छु। अह झरीमा बिहे गर्न पटक्कै मन छैन, अह झरीमा बिहे गर्न पटक्कै मन छैन। यो लगन पनि सार्छु मन्सिरमा राखिदिन्छु, र एउटा फुल तिम्रो तस्विरमा राखिदिन्छु, र एउटा फुल तिम्रो तस्विरमा राखिदिन्छु। ईश्वरलाई राम एउटै मन्दिरमा राखिदिन्छु, आउनुहोस् त्यो पाउ मेरो शिरमा राखिदिन्छु, आउनुहोस् त्यो पाउ मेरो शिरमा राखिदिन्छु। अब हेर जिन्दगीलाई कसरी भिरमा राखिदिन्छु, ए त्यसैले त उनको नाउँ अमीरमा राखिदिन्छु, त्यसैले त उनको नाउँ अमीरमा राखिदिन्छु। अल्लाह राम एउटै मन्दिरमा राखिदिन्छु, त्यसैले त उनको नाउँ अमीरमा राखिदिन्छु, त्यसैले त उनको नाउँ अमीरमा राखिदिन्छु। यति नै। प्रेम सफल बनाउने भगवान होइन जवानीलाई बेच्ने त्यो जवान होइन, प्रेम सफल बनाउने भगवान होइन जवानीलाई बेच्ने त्यो जवान होइन। धोका दिने धोका खाने दुवै उस्तै हुन्, धोका दिने धोका खाने दुवै उस्तै हुन्, दुई मध्ये कुनै पनि महान होइन। प्रेम सफल बनाउने भगवान होइन जवानीलाई बेच्ने त्यो जवान होइन। अभिरजी हजुर छुटिन्छु, फेरि पनि आउँदै गर्नु होला। नमस्ते। नमस्ते। कपिल वस्तुबाट आउनुभएको थियो अविरलजी, उहाँ भनेको यसो भन्नुभएको छ, डायल गर्नुहोस् 077-424-381 बाटो हामीले खुल्ला गरेका छौँ तपाईँहरूको लागि भनेर। कतै पनि बन्द हडताल मुक्त सडक भेटिँदैन, सरकारबाट हुनै पर्ने प्रयास अथक भेटिँदैन। नारायण अनमोल पन्थी बाँगी दुई अर्घाखाँसीका साथीको गजल। कतै पनि बन्द हडताल मुक्त सडक भेटिँदैन, सरकारबाट हुनै पर्ने प्रयास अथक भेटिँदैन। नेताजीको सोफासेट युरोपबाट मगाइन्छ, नेताजीको सोफासेट युरोपबाट मगाइन्छ। गरिबको घरमा भने ओड्ने सिरक भेटिँदैन, सरकारबाट हुनै पर्ने प्रयास अथक भेटिँदैन। अरे यार कहाँ जाउँ त पट्टीतिर नगएर, अरे यार कहाँ जाउँ त पट्टीतिर नगएर, यहाँ आफ्नै बस्तीभित्र कुनै रौनक भेटिँदैन। गरिबको घरमा भने ओड्ने सिरक भेटिँदैन, सहरमा महलहरू तछाड मछाड गरिरहेछन्, सहरमा महलहरू तछाड मछाड गरिरहेछन्। गाउँ गाउँमा विकासको कुनै झलक भेटिँदैन, कतै पनि बन्द हडताल मुक्त सडक भेटिँदैन, सरकारबाट हुनै पर्ने प्रयास अथक भेटिँदैन। नारायण अनमोल पन्थी बाँगी दुई अर्घाखाँसी हाल दुहा कतारका मित्रको गजल। त्यसै गरी अर्को मुक्तक रहेको छ दीपक अधिकारी चञ्चल वाङला अर्घाखाँसीका साथीको। पराईको घुम्टो ओढेपछि याद आउँछ, बीच बाटोमा पाइला मोडेपछि याद आउँछ। पराईको घुम्टो ओढेपछि याद आउँछ, बीच बाटोमा पाइला मोडेपछि याद आउँछ। भन्न त भन्थ्यो तिमी फुलाउँछु फलाउँछु, फुल्न लाखो फुल गोडेपछि याद आउँछ। पराईको घुम्टो ओढेपछि याद आउँछ, बीच बाटोमा पाइला मोडेपछि याद आउँछ। दीपक अधिकारी चञ्चल वाङला अर्घाखाँसी हाल भारतको पन्जाब लेख्नुहुन्छ। कोही हुनुहुन्छ फोन सम्पर्कमा, म उहाँलाई पनि स्वागत गर्छु। हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्नुभयो? रेखा थापा आछु, सन्दिकर्कबाट। तपाईँसँग पनि निकै लामो समय पछि कुराकानी भयो हजुर हजुर के गर्दै हुनुहुन्छ सन्ध्या कार्यक्रममा म स्टडी गर्दैछु कहाँ कतिमा पुर्याउनु भयो आफ्नो स्टडीलाई हजुर म बिएसएल फर्स्टमा पढ्दैछु ए पढाइ राम्रै छ पक्कै पनि है हजुर हजुर अनि के छ तपाईँको आजको प्रस्तुति हुन्छ सुरुवात गर्नुहोस् ओके थ्याङ्क्स कस्तो भाग्य तिमीले कोर्यौ हे ईश्वर कस्तो भाग्य तिमीले कोर्यौ हे ईश्वर घरको छोरी सङ्गी गाह्रो खोर्यौ हे ईश्वर कस्तो भाग्य तिमीले कोर्यौ हे ईश्वर बटुली र खुसीका पोका लिए आफ्नो हातमा बटुली र खुसीका पोका लिए आफ्नो हातमा छुरा रोपी मुटुमा सागर तरे हे ईश्वर कस्तो भाग्य तिमीले कोर्यौ हे ईश्वर के गर्नु खै तिमीसँग असह अनि भरोसा पनि के गर्नु खै तिमीसँग असह अनि भरोसा पनि मेरै लागि तिमी स्वयं मर्यौ हे ईश्वर छुरा रोपी मुटुमा सागर तरे हे ईश्वर जहाँ उनी सास देख्थे मैले पनि त्यही थिएँ जहाँ उनी सास देख्थे मैले पनि त्यही थिएँ चोर्यौ हे ईश्वर घरको छोरी सुन्दी जाडो खोल्यौ हे ईश्वर सुनेनौ कति पनि पीडाको त्यो चित्कार थियो सुनेनौ कति पनि पीडाको त्यो चित्कार थियो आँखा अगाडि फुटबालाले धेरै हे ईश्वर कस्तो भाग्य तिमीले खोल्यौ हे ईश्वर आँखा छोरी सुन्दी जाडो खोल्यौ हे ईश्वर थाकै सानो मिठो नै चोर्यौ हे ईश्वर चुरा रोपी मिठो सागर गर्यौ हे ईश्वर भाग्यमा होइन साथी कर्ममा विश्वास गरौँ छोडेर जानेको कहिले पनि आस नगरौँ भाग्यमा होइन साथी कर्ममा विश्वास गरौँ छोडेर जानेको कहिले पनि आस नगरौँ जिन्दगी एउटै भए नि बाटो फरक हुन सक्छ जिन्दगी एउटै भए नि बाटो फरक हुन सक्छ सित्तैमा पाइने आँसु भन्दै अवकाश नगरौँ भाग्य होइन साथी कर्ममा विश्वास गरौँ छोडेर जानेको कहिले पनि आस नगरौँ रेखाजी छुटिन्छौँ फेरि नमस्ते रेखाजी आउनुभएको थियो सन्धिखेलकोबाट अब तपाईँको पालो देश कङ्गाल गराउने सरकारको चर्चा छ राजनीतिको खोल ओढ्ने पत्रकारको चर्चा छ विक्रम पाण्डे समानता डिबर्न साथ अर्का खाँचीका साथीको मुक्तक देश कङ्गाल गराउने सरकारको चर्चा छ राजनीतिको खोल ओढ्ने पत्रकारको चर्चा छ गरिब निमुख मेहनतीलाई गोली मार्साला आज पनि बैठक जारी समाचारको चर्चा छ देश कङ्गाल गराउने सरकारको चर्चा छ राजनीतिको खोल ओढ्ने पत्रकारको चर्चा छ विक्रम पाण्डे समानता डिपर्ना साथ अर्का खाँचीका साथीको मुक्तक अर्को मुक्तक रहेको छ शेषकान्त गैरी धनसोर अर्का खाँचीका मित्रको लगन गयो लगनसँगै तिमी पनि गयो सानो सँगै बाँच्ने कसम तोडी पराएकी भयो सानो लगन गयो लगनसँगै तिमी पनि गयो सानो सँगै बाँच्ने कसम तोडी पराएकी भयो सानो मङ्सिर गयो माग गयो तिमीलाई कुर्दा कुर्दै मङ्सिर गयो माग गयो तिमीलाई कुर्दा कुर्दै जति कुरे पनि आखिर याद पनि रह्यो सानो लगन गयो लगनसँगै तिमी पनि गयो सानो सँगै बाँच्ने कसम तोडी पराएकी भयो सानो शेषकान्त गैरी तनसोर चार अर्घ खाँसीका मित्रको अर्को मुक्तक रहेको छ पारस बिसी धारापानी छ रातामाटा अर्घ खाँसीका साथीको निराश थियो जिन्दगी यो फेरि फर्की आयौ तिमी उजाडिएको संसारमा खुसी बनी छायौ तिमी निराश थियो जिन्दगी यो फेरि फर्की आयौ तिमी उजाडिएको संसारमा खुसी बनी छायौ तिमी तिम्रो बाटो मोड्नेहरू धेरै आए जिन्दगीमा काँडै काँडा रोपे पनि मेरै साथ पायौ तिमी निराश थियो जिन्दगी यो फेरि फर्की आयौ तिमी उजाडिएको संसारमा खुसी बनी छायौ तिमी पारस बिसी धारापानी छ रातामाटा अर्घ खाँचीका साथीको कोही हुनुहुन्छ फोन सम्पर्कमा सायद अन्तिम सहभागी साथी हुनुहुन्छ म उहाँसँग कुरा गर्छु हजुर नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ के भन्नुभयो अर्घाबाट रञ्जित आज अलिकति फोन सम्पर्कमा डिस्टर्ब भइरहेको छ त्यसैले हाम्रो तपाईँका आवाजहरू हामी स्पष्ट रूपले सुन्न सकिरहेका छैनौँ के गर्नुहुन्छ रञ्जितजीले अर्घा खाँचेको अर्घामा बसिरहनु भएको छ के छ आजको उपस्थिति तपाईँको सुरुवात गर्नुहोस् थ्याङ्क यू मेरै मनको मजेरीमा बास दिए तिमीलाई जुनी जुनी बसिरहनु आस दिए तिमीलाई जुनी जुनी बसिरहनु आस दिए तिमीलाई प्रेमको पीडामा तड्पी तड्पी नरुनु है प्रेमको पीडामा तड्पी तड्पी नरुनु है इष्ट दुःख मायाको दास दिए तिमीलाई जुनी जुनी बसिरहनु आस दिए तिमीलाई विश्वासका मुहानहरू बढ्दै बढ्दै गएपछि विश्वासका मुहानहरू बढ्दै बढ्दै गएपछि मनमुटु चुटाउँदै खास दिए तिमीलाई निस्तल सुखमायाको गाछ दिए तिमीलाई नरे किने नसकिने जनम जनम अजम्बरी नरे किने नसकिने जनम जनम अजम्बरी एक्लो महसुस नगराउने गाछ दिए तिमीलाई मनमुटु चुडाउँदै खास दिए तिमीलाई जिन्दगीको लाल पूर्जा तिम्रो जिम्मा लगाउँदै जिन्दगीको लाल पूर्जा तिम्रो जिम्मा लगाउँदै उमार हटाए पास दिए तिमीलाई एक्लो महसुस नगराउने रास दिए तिमीलाई जुनी जुनी बसिरहनु आस दिए तिमीलाई जुनी जुनी बसिरहनु आस दिए तिमीलाई मेरो पनि यही विचार उसकै पालो सोच्दै जानु मन भित्रको मान्छेसँग जीवन बाटो खोज्दै जानु मेरो पनि यही विचार उसकै पालो सोच्दै जानु मन भित्रको मान्छेसँग जीवन बाटो खोज्दै जानु नआइदियोस् पर्खाल बनी सुखु प्रेम भत्काउन नआइदियोस् पर्खाल बनी सुखु प्रेम भत्काउन दुश्मन पनि मित्र बन्छन् आत्मीयता रोज्दै जानु मेरो पनि यही विचार उसकै पालो सोच्दै जानु मन भित्रको मान्छेसँग जीवन बाटो खोज्दै जानु रञ्जितजी छुटिन्छु फेरि फेरि पनि आउँदै गर्नु प्लान होस्तै रञ्जितजी आउनुभएको थियो अर्घाबाट अब चाहिँ तपाईँका फोन सम्पर्कहरू हामी लिन भ्याउँदैनौँ केही कुरा बताउनु छ तपाईँलाई आजको विषयको बारेमा आजको हाम्रो विषय रहेको छ प्रेम सम्बन्ध टुङ्गिएपछि प्रेमीहरू किन आफू एक्लो भएको महसुस गर्छन् होला प्रेम गर्ने रहर सबैले गर्छन् फरक यति हो कि कसैले आफूले पाएको जिम्मेवारी सक्षमतापूर्वक निभाउँछन् कति त्यो अवस्थासम्म पुग्नै नपाई टुङ्गिन्छन् जब यसरी प्रेम टुङ्गिन्छ तब आफ्नो सर्वस्व गुमेको भान हुन्छ प्रेमीहरूलाई कसैले सर्वस्व लय जस्तो हुन्छ त्यसैले त मान्छे आफू बाँच्नुमा पनि भार ठान्छ तर गहिरिएर सोच्ने हो भने प्रेम सम्बन्ध टुङ्गाएर जाने मान्छे आफू रित्तै गएको हो आफ्नो प्रेम मात्रै लगेको हो तपाईँको प्रेम त तपाईँलाई नै छोडेर गएको छ किन यसरी चिन्ता लिनुहुन्छ कसैको प्रेम सफल भएको देख्नु भएको छ तपाईँले तपाईँले एक दुईजनाको प्रेम सफल भएको मात्रै देख्नु भएको हो त्यसलाई एउटा अपवादमा थन्क्याउनुहोस् र आउनुहोस् वास्तविकतामा प्रेम गर्न जति सजिलो छ त्यति सजिलो छैन त्यसलाई व्यवहारमा उतार्न अधिकांशको प्रेम टुङ्गिने एउटा लहर छाएको छ आजभोलि त्यसमध्ये एउटा समस्या यो पनि हो तर हामी बुझ्दैनौँ यस्तो कुरा प्रेम टुङ्गियो भने किन टुङ्गियो कसरी टुङ्गियो भन्ने प्रश्नको जवाब खोज्नतिर लाग्दैनौँ हामी बरु ऊभन्दा म पनि के कम भन्दै उसँग सम्बन्ध टुङ्गिआएर अरू कसैलाई मनभित्र राख्न आतुर भइरहन्छौँ ल हेर्नुहोस् त प्रेमको प्रयोग यसलाई प्रयोग भन्यौँ या दुरुपयोग यदि हामी अलिकति सानो भएर प्रेमलाई टिकाउने उपाय खोजेको भए यसरी गाँस्दा बित्तिकै सम्बन्ध टुङ्गिँदैनथ्यो होला एचआईभी एड्स जस्तो भयानक रोग लाग्दा त मान्छे पैसाले जीवन किनेर आफ्नो मृत्युलाई पर पर लखेटिरहेको हुन्छ भने हामीले गरेको प्रेम त केही पनि होइन तर पछिल्लो समयमा प्रेम छुटाउनको लागि गाँसिन्छ भन्ने छाप हाम्रो दिमागमा यसरी बस्न गयो हामीले प्रेम गरे पनि त्यसलाई सधैँ जीवित बनाउने बाटो नसम्झिएर कसरी त्यो प्रेम टुङ्गाएर अरू कसैसँग फेरि प्रेम गाँस्न पाए हुन्थ्यो भन्ने सोचिरहेका हुन्छौँ सायद अर्थशास्त्र भन्ने यो विषय धेरै पढ्यौँ क्या अरे हामीले यसरी नै हाम्रो प्रेमको साझेदारी व्यवसाय मौलाइरहेको छ हामी आजको विषय सँगैछौँ हामी आजको कार्यक्रममा मेटिने याजसँगै छौँ हामी अन्तमा छौँ हामीसँग केही मिनट मात्रै बाँकी छ दस भन्नको लागि त्यसैले हामी एसएमएस अनलाइनको रिजल्टतर्फ लाग्नुपर्ने हुन्छ र एसएमएस अनलाइनमा रिचार्ज कार्ड सौजन्य गर्ने संस्थाहरूलाई म सम्झन चाहन्छु डिबर्ना सु सेन्टर जुन सन्देखेको छ ब्याङ्क रोड एसबीआई ब्याङ्कको ठिक अगाडि रहेको छ जहाँको प्रोपराइटर हुन्छ कमल नेपाली र कोशिला नेपाली त्यसै गरी अर्को संस्था रहेको छ श्रीराम अर्का खाँची सुनचाँदी पसल जुन सन्देखेको नौ सुत्राबेसीमा अवस्थित छ जहाँको प्रोपराइटर हुनुहुन्छ कृष्ण एन्ड चिरञ्जीवी पन्थी र त्यहाँको कन्ट्याक्ट नम्बर रहेको छ 9841782921 9847761 र 9847404663 तपाईँ सुन्दै गर्नुहोस् कार्यक्रम नमेटिने याद हामी एकैछिनपछि आउनेछौँ पुनः स्वागत छ तपाईँलाई कार्यक्रममा। निदाइसक्नु भयो कि कार्यक्रम सुनिरहनु भएको छ कुनै। आजको कार्यक्रमको यो यात्रा लगभग हामीले पार गरिसकेका छौँ। खै कत्तिको सफल भएको नि तपाईँका यादहरू बल्झाउन म एउटा कुरा अघि भन्न गइरहेको थिएँ, म यसलाई फेरि जोड्न चाहन्छु। आज तपाईँका साहित्यिक रचनाहरू धेरै थिए, तैपनि म वाचन गर्न भ्याइनँ समयको त्यो समस्याले गर्दाखेरि। तपाईँ स्टुडियोमै आएर पनि साहित्यिक रचनाहरू धेरैले छोडेर जानुभएको छ, त्यसैले म साहित्यिक रचनाहरू बाँकी साहित्यिक रचनाहरू अर्को हप्ता वाचन गर्नेछु, यो विश्वास दिलाउन चाहेँ तपाईँलाई। र एसएमएस अनलाइनको रिजल्टतर्फ लाग्न चाहन्छु। र एसएमएस अनलाइनमा आज जम्मा जम्मी 144 वटा एसएमएस हामीलाई प्राप्त भए, तपाईँ सबैलाई धन्यवाद, सँगसँगै बधाई छ। अर्घाखाँची मरेङको साथी विजय श्रेष्ठलाई, त्यसै गरी अर्को साथी हुनुहुन्छ सन्ध्या पाण्डे अर्घाखाँची चिदिकाको साथी, तपाईँ दुवैलाई बधाई। तपाईँले पाउनुभएको छ एनटिसी गुरु साई फ्राबरको रिचार्ज कार्ड, र जसलाई सौजन्य गरेको छ रिभरना सु सेन्टर श्रीराम अर्घाखाँची सन्चान्ती पसल। त्यसै गरी तपाईँमध्ये उत्कृष्ट साहित्यिक रचना वाचन गर्ने साथीलाई उमेश कनेक्सनको तर्फबाट एउटा रिचार्ज कार्ड प्रदान गरिनेछ। र त्यहाँको एउटा नयाँ सूचना पनि म वाचन गर्न चाहन्छु, त्यहाँ वाइफाई सेवा सुचारू भइसकेको छ, तपाईँ इच्छुक महानुभावले त्यहाँ सम्पर्क गर्न सक्नुहुनेछ। उमेश कनेक्सन त्यहाँको प्रोभाइडर हुनुहुन्छ उमेश गैरी। र हामी कार्यक्रमको अन्तमा छौँ। 3 दिनसम्म कार्यक्रम सुनेर बस्नुभयो तपाईँलाई धेरै धन्यवाद। कसैले पहिलोपटक पुस्नुभयो कि कार्यक्रम, तपाईँलाई विशेष आभार। त्यसै गरी फोन सम्पर्कमा आउनुहुने तपाईँ, फोन सम्पर्कमा आउनु प्रयास गर्नुहुने तपाईँ, यो हप्ता पनि तपाईँको फोन लागेन, निराश नहुनुहोस्, अर्को हप्ता तपाईँको पालो। त्यसै गरी तपाईँसँग साहित्यिक रचनाहरू छन् भने पठाउन सक्नुहुनेछ। हाम्रो ठेगाना हो कार्यक्रम नमिटिने याद, सामुदायिक रेडियो देउराली 101 MHz मीडिया चोक सन्धि खर्क छ अर्घाखाँची। त्यसै गरी हाम्रो फेसबुक पेज facebook.com/देउराली नमेटिने याद, र मेरो व्यक्तिगत पेज facebook.com/महेश भुषाल गजल सिङ्गर। र भोलि यो कार्यक्रम हामी फेसबुकमा पनि राख्नेछौँ, तपाईँ त्यहाँबाट पनि सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। त्यसै गरी मेरो आफ्नै ब्लग www.भुषालमहेश.blogspot.com मा पनि तपाईँ यो कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। सँगसँगै विभिन्न ब्लगहरू www.दीपसंसार1k.blogspot.com र www.शालिग्राम1k.blogspot.com मा पनि तपाईँ यो कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। यतिन्जेलसम्म साथ दिनुहुने सबैलाई धन्यवाद। सँगसँगै 45 मिनटको यो समय अवधिभर प्राविधिक कक्षमा रहेर मैठो साथ दिनुहुने मेरो एकदम आत्मीय साथी नेत्र मनासिनीप्रति विशेष आभार प्रकट गर्दै महान दार्शनिक महात्मा गान्धीको यो भनाइ छोड्दै म महेश भुषाल पनि अर्को हप्तासम्मको लागि ओझेल पर्न चाहन्छु। मानिसको महानता उसको पोसाकबाट होइन चरित्रबाट थाहा हुन्छ। महान दार्शनिक महात्मा गान्धीको यो भनाइसँगै जान्छु। खुसी त्यागी आँसुहरू साथ लिएर आउनेछु, अर्को हप्ता मङ्गलबारको रात लिएर आउनेछु। सुनिरहनु भएको छ रेडियो देउराली 101 MHz।